سورة الماعون مکی سورت ہے، ایک رکوع ہے، سات آیات ہیں۔ اس سورت کو سورت الدین اور سورت ارائیتا اور سورت الیتیم بھی کہا جاتا ہے، یعنی اس کے کچھ اور نام بھی ہیں۔ ارائیت الذی یکذب بالدین، کیا تم نے دیکھا نہیں اس شخص کو جو الدین کو جھٹلاتا ہے؟ الم ترا کی طرح سوالیہ انداز ہے۔ ارائیت، کیا تم نے دیکھا نہیں، پہچانا نہیں، غور نہیں کیا؟ الذی، اس شخص کے بارے میں، یکذب بالدین، جو الدین کو جھٹلاتا ہے۔ یہاں پر آپ صلی اللہ علیہ وسلم کو خطاب ہے، اور استفہام یعنی سوالیہ انداز سے مراد اظہار تعجب ہے۔ یعنی کتنی حیرانی کی بات ہے کہ اتنی بڑی حقیقت کو ایک شخص جھٹلاتا ہے، آخرت کے حساب کتاب، جزا سزا کا انکار کرتا ہے۔ دین کا لفظ چار معنوں میں آتا ہے۔ نمبر ایک، اللہ تعالی کی کامل اور مکمل حاکمیت۔ نمبر دو، انسان کی مکمل عبودیت اور بندگی۔ نمبر تین، قانون جزا و سزا۔ نمبر چار، قانون جزا و سزا کو نافذ کرنے کی قوت یا قدرت۔ کفار مکہ ان چاروں باتوں کے منکر تھے، نہ تو وہ اللہ تعالیٰ کی کامل حاکمیت کو مانتے تھے، بتوں کی پوجا کرتے تھے، نہ ہی وہ اللہ کی بندگی کرتے، نہ قیامت کے دن کے حساب کتاب کو مانتے جزا سزا کو، اور نہ ہی وہ یہ سمجھتے تھے کہ یہ جزا سزا ان کے لیے۔ وہ کہتے تھے اگر ہوئی بھی تو ہمارے لیے نہیں۔ تو ارائیت الذی یکذب بالدین، کیا تم نے دیکھا اس شخص کو جو جزا سزا کو جھٹلاتا ہے؟ الذی سے مراد کیا کوئی خاص شخص ہے؟ کہا جاتا ہے کہ ابو لہب کی طرف اشارہ ہے، لیکن نام نہیں لیا گیا یہاں، اس لیے کوئی بھی ایسا شخص جس کے اندر آنے والی یہ صفات پائی جاتی ہوں تو گویا وہی اس سے مراد ہوگا، جو شخص بھی یہ کرے۔ سب سے پہلے یکذب بالدین، جزا سزا کو جھٹلائے۔ فذلک الذی یدعو الیتیم، کیسے پتا چلا کہ یہ دین کو جھٹلاتا ہے؟ کیونکہ دین والا شخص یہ کام نہیں کرتا کہ یتیم کو دھکے دے۔ جزا سزا پر یقین رکھنے والا شخص ایسے کام نہیں کیا کرتا۔ تو گویا ایک قیامت کا منکر ہے، دوسرا انتہائی بخیل ہے، یتیم کے ساتھ اچھا سلوک نہیں کرتا۔ یتیم کے ساتھ وہی شخص اچھا سلوک کر سکتا ہے جو مال سے زیادہ انسانوں کی قدر کرنا جانتا ہو۔ کچھ لوگ ہوتے ہیں نا جن کے نزدیک پیسہ ہی سب کچھ ہے، انسان کوئی چیز نہیں۔ اور ہمارے معاشرے میں بھی یہ بات کتنی عام ہے، ایک طرف ہم اپنے آپ کو مسلمان کہتے ہیں، دوسری طرف لوگوں کی عزت ان کے مال کی وجہ سے کرتے ہیں۔ اگر کسی کے پاس زیادہ ہے تو وہ اتنا ہی محترم ہے، اتنا ہی عزیز اور پیارا ہے، اور جس کے پاس نہیں وہ اتنا ہی بیکار کی چیز ہے۔ ہر ایک اپنا جائزہ لے کہ کہیں ایسا تو نہیں کہ کسی کی عزت یا قدر آپ مال کی وجہ سے کرتے ہوں۔ انسان کو بطور انسان پہچانیے، اس لیے کہ مال و دولت تو کسی بھی دن جا سکتا ہے، پھر کیا کریں گے؟ پھر عزت کہاں رکے گی اور ٹھہرے گی؟ اسی لیے جو محبت دین کی وجہ سے ہوتی ہے وہ پائیدار ہوتی ہے۔ وہ یہ نہیں دیکھتی کہ کس کے پاس مال ہے اور کس کے پاس نہیں، کب تک ہے، کتنا ہے اور کب تک رہے گا، نہیں۔ اس کردار کے نزدیک انسان کی قدر و قیمت ہے۔ لیکن یہاں جس کردار کی بات ہو رہی ہے، اس کے ہاں مال عزیز ہے، مال قیمتی ہے، انسان بیکار ہے، اسی لیے وہ یتیم کی قطعاً عزت نہیں کرتا، جس کا ذکر پیچھے بھی آ چکا۔ کلا بل لا تکرمون الیتیم، تم وہ لوگ ہو جو یتیم کو عزت نہیں دیتے، اس کا سٹیٹس بلند نہیں کرتے۔ اہل عرب کے ہاں یہ بات بہت عام تھی کہ بیوہ عورتوں اور یتیم بچوں کو وراثت سے محروم کر دیتے تھے، مظلوم طبقات کی کوئی داد رسی نہ تھی۔ اور نہ صرف یہ کہ اپنے رشتہ داروں کے مال پہ قبضہ کر لیتے، بلکہ سوسائٹی کے اندر کوئی بھی جو مسکین یا کمزور شخص ہوتا اس کا حق دبا جاتے، اور کوئی منع کرنے والا بھی نہیں تھا کہ ظلم نہ ڈھاؤ، یہ ظلم عام تھا ان کے ہاں۔ اور جیسا کہ پہلے میں نے عرض کی کہ اس میں بعض مفسرین کہتے ہیں کہ ابو لہب کی طرف اشارہ ہے۔ ابو لہب انتہائی بخیل انسان تھا، آپ صلی اللہ علیہ وسلم اس کے بھتیجے تھے، یتیم بھی تھے بچپن میں۔ لیکن اس نے آپ کو اپنی کفالت میں نہیں لیا تھا. اس کے برعکس ابو طالب جو زیادہ مال نہیں رکھتے تھے, عمر میں چھوٹے بھی تھے اور مالی اعتبار سے کمزور بھی تھے, لیکن انسانیت کے اعتبار سے بہت بلند تھے, تو انہوں نے آپ کو اپنی کفالت میں لیا تھا. حالانکہ ہونا تو یہ چاہیے نا کہ جس کے پاس زیادہ ہے وہ زیادہ خدمت کرے خاندان کی, لیکن ابو لہب کے پاس یہ اخلاق نہیں تھا. تو اللہ تعالیٰ فرما رہے ہیں, ارأیت الذی یکذب بالدین فذلک الذی یدعو الیتیم. اور ابو لہب کے بارے میں یہ بھی آتا ہے کہ اس کو خانہ کعبہ کی جو آمدنی تھی, آپ کو معلوم ہے نا یہ مجاور تھے, اور جو لوگ بھی حج پر آتے خانہ کعبہ کا طواف کرتے, جن کے بت اندر ہوتے تھے, وہ ہر سال آ کر اپنے بتوں کے نام کے نذرانے ان لوگوں کو دے کر جاتے تھے. کتنا مال اکٹھا ہوتا ہوگا. ابو لہب کو بیت المال یا رفادہ, رفادہ کہا جاتا ہے, اس پر مقرر کیا گیا تھا. کہتے ہیں اس نے اس مال پر بھی قبضہ کر لیا, اور یہ مکہ کا انتہائی امیر شخص تھا, صرف اپنے بخل کی وجہ سے کہ خرچ کچھ نہیں کرتا تھا, ہر مظلوم اور ہر جگہ سے جائز ناجائز مال اس نے سمیٹ کر رکھا ہوا تھا. الذی جمع مالا وعددہ, اور پھر کسی کی عزت نہیں تھی, ویل لکل ہمزۃ اللمزہ کی بد اخلاقی کا شکار بھی تھا. اور یہاں فذلک الذی یدعو الیتیم, یتیم کو دھکے دینے والا تھا, ولا یحض علی طعام المسکین, اور مسکین کو کھانا کھلانے کی طرف رغبت نہیں دلاتا تھا, یعنی یتیم کے علاوہ مسکین کو بھی دھکے دینے والا تھا, یعنی ہر ضرورت مند کو. فویل للمصلین, بس ہلاکت ہے ان نمازیوں کے لیے. آپ کہیں گے سورت مکی ہے تو یہ کون سے نمازی ہیں؟ یہاں آپ کو معلوم ہے کہ نماز کا تصور ان کے ہاں موجود تھا, اور خصوصاً حج کے لیے جو لوگ آتے تھے وہ اپنے انداز میں ما کان صلاتہم الا مکاء وتصدیا, نماز کی شکل اور حلیہ بدل دیا تھا انہوں نے, نماز کی جگہ یہ ڈول تالیاں پیٹتے تھے, ایک رنگین قسم کی نماز اور عبادت کے طریقے ایجاد کر لیے تھے. لیکن نماز کا کانسیپٹ تھا, ایک طرف یہ بیت اللہ کے مجاور تھے, بڑے مذہبی لوگ تھے, مذہبی گھرانے تھے, اور دوسری طرف مذہب کی آڑ میں دنیا بھر کے ناپسندیدہ کام کرتے تھے. افسوس کے ساتھ کہنا پڑتا ہے کہ آج ہم مسلمانوں کے اندر بھی یہی حالات کچھ ملتے ہیں. بعض اوقات مذہب کی آڑ لے کر ہر غلط کام ہوتا ہے, ہر قسم کے ناجائز کام کیے جاتے ہیں, تو یہ کردار وہاں بھی تھے. تو یہاں جیسا کہ پہلے میں نے عرض کیا, الذی سے مراد اگر ابو لہب بھی ہے یا اس جیسا کوئی شخص اس سوسائٹی میں جس کا نام نہیں لیا گیا, لیکن یہ قرآن صرف ابو لہب کے لیے نہیں تھا یا اس کی اصلاح کے لیے نہیں آیا, یہ سب کے لیے ہے. آج بھی اگر کوئی شخص ایسے کام کرتا ہے, یتیموں کی عزت نہیں کرتا, مسکین کو کھانا نہیں کھلاتا, اور بظاہر وہ مذہبی لیڈر بنا ہوا ہے, تو وہ ایک ناکام لیڈر ہے دنیا اور آخرت کی نگاہ میں. مذہبی لیڈرز کا کام صرف سبق پڑھانا ہی نہیں یا ایک لیڈر بن کے ہی رہنا نہیں, بلکہ ان کے فرائض میں سے ہے یتیم و مسکین کا خیال کرنا. یعنی ہمارا دین اس وقت تک مکمل نہیں ہوتا جب تک کہ حقوق العباد کی طرف بھی توجہ نہ دی جائے. محض کچھ لیکچر دینے سے دین کا کام پورا نہیں ہوگا, یا دین کی خدمت محض تبلیغ کرنے سے نہیں ہو جایا کرتی. جب تک کہ یتیم و مسکین کے حقوق کا لحاظ نہ رکھا جائے, ان کے مقام کو اپلفٹ نہ کیا جائے, تو ایسے نمازیوں کی بھی خیر نہیں جو نماز کا لبادہ اوڑھ کر, کیونکہ آج بھی آپ دیکھیں نا بہت سے لوگ نماز کو بدنام کرتے ہیں. لوگوں کو کہنے کا موقع مل جاتا ہے کہ ہاں جی یہ بڑے نمازی بنتے ہیں, دیکھو ان کا حال کیا. ٹھیک ہے ہم نماز نہیں پڑھتے لیکن ہم غریبوں کا بہت خیال کرتے ہیں, یہ تصور آج بھی موجود ہے. تو بات یہ ہے کہ ہمارا دین ہمیں ایک طرف نماز کے لیے کہتا ہے, دوسری طرف حقوق العباد کے لیے کہتا ہے. وہ مکمل دین ہے. الیوم اکملت لکم دینکم, اس میں صرف حقوق العباد نہیں, اس میں دونوں چیزیں ہیں. جس نے ہمیں سب کچھ دیا ہے اس کا حق ادا کیا جائے, اور جب ہمیں مل گیا تو جس کے پاس نہیں اس کا حق بھی دیا جائے. ہم تو بیچ میں آ گئے نا, جس نے دیا اس کو بھی دینا ہے, اس کا بھی شکر ادا کرنا ہے, اور پھر لینے کے بعد جس کے پاس نہیں اس کو بھی دینا. ہم تو بیچ میں واسطہ ہو گئے نا اس طرح سے. تو مکمل تو وہی ہے نا جو دونوں طرف پورا کرے, अगर हमारा एक हाथ ना हो तो हम मुकम्मल इंसान तो नहीं हो सकते ना। इसी तरह हम अपनी मर्जी से दीन में तफरीक नहीं कर सकते, आधा आधा नहीं काट सकते कि नहीं नमाज रोजा ठीक है गरीबों की मदद में, या ये कहे कि गरीबों की मदद करना बड़ा नेकी का काम है, नमाज रोजे से गाफिल हो जाओ, ऐसा नहीं करना चाहिए। बहरहाल यहाँ पर यह फरमाया जा रहा है कि ये किरदार एक तरफ तो यतीम मिस्कीन की इज्जत नहीं करता, दूसरी तरफ रिचुअल्स की जो पाबंदी करता है वो भी उसके लिए फायदा मंद नहीं, वो उसको बचा ना सकेगी, वो उसकी हलाकत का सबब होगी। अल्लज़ीना हुम अन सलातिहिम साहून, ये वो लोग हैं जो अपनी नमाजों से गाफिल हैं, बेखबर हैं। कौन है ये लोग? या तो नमाज पढ़ते ही नहीं, यानी वैसे बहुत मजहबी हैं लेकिन नमाज के पास नहीं जाते, या फिर पढ़ते हैं तो सुस्ती करते हैं, या उसके वक्त पे नहीं पढ़ते, जब जी चाहे पढ़ लेते हैं, ताखीर से पढ़ना मामूल बना रखा है। कभी तो होता ना इक्का दुक्का टाइम, लेकिन नहीं आदत है। अजान हुई, वुजू करने को गए, आधा घंटा लगा दिया, नमाज का वक्त निकल रहा है मगरिब की, फिर नमाज शुरू कर रहे हैं। तो ये तो कोई दीनदारी नहीं। मुस्तकिल ताखीर और सुस्ती की आदत डाल लेना किसी भी दीनी काम में, अल्लाह ताला देखता है कि कौन क्या कर रहा है। फिर इसी तरह नमाजों से गफलत, क्या मुराद? खुशू खुजू से न पढ़ना, बस टकरे मार के उठ जाना। कहते हैं ना नमाज की चोरी बदतरीन चोरी है। और फिर आपको मालूम है कि मुनाफिकीन की ये सिफत बताई गई थी कि इजा कामू इला सलाते कामू कुसाला, जब नमाज के लिए खड़े होते हैं तो सुस्ती के मारे खड़े होते हैं। वला यज़कुरून अल्लाह इल्ला कलीला, और वो अल्लाह को बहुत कम याद करते हैं। फवैलुल मुसल्लीन, ये मत समझो कि सिर्फ चंद जाहरी रिचुअल्स अदा करके तो छूट जाओगे। अगर यतीम की इज्जत न की तो नमाजें भी काम नहीं आएंगी। इसलिए कि जो शख्स सही नमाज अदा करता है, जो अल्लाह का हक देता है वही बंदों का दे सकता है, जो अल्लाह का नहीं देता वो बंदों का भी नहीं दे सकता। जो खुदा से नहीं डरता, जिसने सब कुछ उसको दिया, वो उनको कहाँ से देगा जिनके पास कुछ भी नहीं। बड़ी ताकत से नहीं डरता तो छोटा की परवाह वो कब करेगा? वो अगर करता भी है बजाहिर तो पीछे मोटिवेशन कुछ और है, मकसद कुछ और है। वही कई दहम वाली बात, कुछ दुनियावी मफाद हो सकते हैं, कुछ नाम व नमूद की कुछ शोहरत हो सकती है। ठीक है, नमाज की असल हैसियत क्या है? इखलास। इसीलिए फरमाया वो नमाजी जो वैसे तो गाफिल है अपनी नमाजों से, हाँ अल्लज़ीना हुम युराऊन, वो जो दिखावा करते हैं, यानी नमाजों में भी दिखावा, लोगों के साथ हुए नमाज पढ़ ली, अकेले हुए पढ़ने की जरूरत ही नहीं समझी। ऐसे लोगों के बीच में जो नमाज पढ़ने वाला है तो शर्मो के शर्मी उठ के नमाज पढ़ ली कि अब लोग क्या कहेंगे, नमाज नहीं पढ़ता, इनको नहीं पता चलना चाहिए मैं नमाज नहीं पढ़ता। ये है दिखावे की नमाज, जो लोगों की नमाज है। और या फिर अपनी मजहबियत या अपनी दीनदारी का भरम रखने को, रोक डालने को नमाजें पढ़ी जाती हैं लोगों के सामने लंबी लंबी, और तन्हाई में टकरें। तो ऐसे नमाजियों के लिए बर्बादी और हलाकत है जो दिखावे की नमाजें पढ़ते हैं, दिखावे के सदके खैरात करते हैं, लोगों में मशहूर और पॉपुलर होने के लिए बड़ी बड़ी रकमें खर्च करेंगे, यतीम खानों में नाम लिखवाने के लिए तो बड़ी बड़ी अमाउंट देंगे, और अपने खानदान में अपने भाई का बच्चा स्कूल नहीं जा रहा होगा फीस ना होने की वजह से तो उसकी कोई खबरगिरी नहीं करेंगे। जहां नामवरी हो, तारीफ हो, एप्रिसिएशन हो, वहां बड़े बड़े काम, और जहां खानदान वाले कौन सा पूछेंगे, उन्होंने तो कभी शुक्रिया अदा ही नहीं करना, उनको क्यों दें? उनको देने के लिए कुछ भी नहीं। वयमनउन अलमाउन, और अंदर से इतने बखील, इतने बखील के जरूरत की छोटी सी चीज भी किसी को लेंड ना करें, छोटी सी चीज भी रोक लें। माउन कलर जो मान से है, मीम ऐन नून, शय उन कलील, थोड़ी सी चीज, यानी जकात तक नहीं देते। जकात पूरे माल में से थोड़ी सी चीज है ना, तो एक माना क्या है, जकात भी नहीं देते। और बाद में इससे बड़ा घरों में इस्तेमाल की छोटी छोटी चीजें नहीं है, बरतने की चीजें, जिनको आप बर्तन भी कहते हैं, छोटे छोटे टूल्स। यहाँ एक दिलचस्प हदीस भी है। सैयदना अनस कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम अपनी किसी बीवी के यहाँ क़याम पज़ीर थे। किसी दूसरी बीवी ने खाने की एक प्लेट भेजी तो उस बीवी ने जिसके यहाँ आप ठहरे हुए थे खादम के हाथ को झटका दिया और प्लेट गिरा दी और टूट गई। अच्छा नहीं लगा कि आपने यहाँ क्यों भेजा था। आप सल्लल्लाहु अलैहि वसल्लम प्लेट के टुकड़े और जो खाना उसमें था उसे जमा करने लगे, यानी खुद उठ के उसको समेटने लगे। इससे आपका अखलाक देखें। बीवी को कुछ नहीं कहा हुँ? और फिर खादिम से मुखातिब होकर कहते हैं तुम्हारी माँ को गैरत आ गई थी, यानी इसको अच्छा नहीं लगा। और फिर उन्हीं के घर से एक सालिम प्लेट उठा के उनके घर भिजवा दी जिनकी प्लेट टूटी थी हुँ? और टूटी हुई प्लेट वहीं रख दी जहां पर वो टूटी थी। अब यहाँ पर मुराद इससे क्या है कि ये प्लेट जो है ये माउन में है, कि छोटी छोटी चीजें जरूरत की बरतने के लिए इस्तेमाल करने के लिए दूसरे को ना देना या दूसरे की चीज लेके जाया कर देना। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया मांगी हुई चीज वापस करना, जामिन को तावान भरना और कर्जे की अदायगी लाजिम है। कर्जा देना जरूरी है वापस, इसी तरह जामिन को तावान भरना, यानी अगर कोई किसी की जमानत दे और वो अगला भाग जाए तो जिसने जमानत दी उसको भरना होगा, और मांगी हुई चीज वापस करना, यानी इससे पता ये चलता है कि मांगने वालों पे भी कुछ जिम्मेदारियां आयद होती हैं, यानी अगर देने वालों पे आयद होती हैं तो मांगने वालों पे भी आयद होती हैं। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जिस हाथ ने कुछ लिया हो उस पर उसका अदा करना वाजिब है, नकद रकम हो या कुछ और कोई भी चीज हो उसे देना चाहिए। بسم الله الرحمن الرحيم أرأيت الذي يكذب بالدين فذلك الذي يدعو اليتيم ولا يحض على طعام المسكين فويل للمصلين الذين هم عن صلاتهم ساهون الذين هم يراءون ويمنعون الماعون الله أكبر الله أكبر لا إله إلا الله الله أكبر الله أكبر ولله الحمد